معظم علی کا تجارتی کاروبار آئے دن وسیع ہوتا جا رہا تھا. اس کی دولت اور فیاضی کے تذکرے زبان زد عام تھے. اس کے دروازے پر غریب اور نادار لوگوں کا تانتا بندھا رہتا تھا. لکھنؤ کے عمرہ اور فوجی افسر اس کا احترام کرتے تھے. حویلی کے اندر ایک شاندار رہائشی مکان اور مہمانوں اور نوکروں کے لیے کمرے تعمیر ہو چکے تھے. گھوڑوں کے استبل اور گودام پاس ہی ایک اور احاطے میں منتقل ہو چکے تھے. فرحت کی رفاقت کے باعث زندگی کا ایک بھیانک خلا پر ہو چکا تھا. تاہم وہ بڑی شدت کے ساتھ یہ محسوس کرتا تھا کہ ماضی کی تاریکیاں ابھی تک اس کا پیچھا کر رہی ہیں، اور یہ احساس کبھی ان تمام مسرتوں پر حاوی ہو جاتا تھا جو اسے فرحت کی رفاقت میں حاصل تھی. وہ فرحت کے چہرے پر مسکراہٹ دیکھتا اور اپنے دل میں یہ کہتا، میری زندگی، یہ دنیا تمہاری مسکراہٹوں کے لیے بنائی گئی ہے، لیکن کاش ان مسکراہٹوں کی روشنی ان تاریک پردوں کے پار جا سکتی جو ہمارے حال اور مستقبل کے درمیان حائل ہیں. وہ ماضی کو بھول سکتا تھا، لیکن حال اور مستقبل سے آنکھیں بند کرنا اس کے بس کی بات نہ تھی. جن آندھیوں اور طوفانوں کے ساتھ لڑنے میں اس نے اپنی جوانی کے بہترین دن گزارے تھے، وہ پھر ایک نئی شدت کے ساتھ مستقبل کے افق پر ظاہر ہو رہے تھے. مرشد آباد کے قید خانے سے نکلنے کے بعد اس کی ساری توجہ فرحت کی تلاش پر مرکوز تھی، اور قوم کے حال اور مستقبل کے مسائل اس کے لیے ایک ثانوی حیثیت اختیار کر چکے تھے. لیکن فرحت کو پا لینے کے بعد ان آندھیوں اور طوفانوں کا چہرہ اسے پہلے کی نسبت زیادہ بھیانک نظر آتا تھا. وہ ایک درخت کی ٹھنڈی چھاؤں میں بیٹھ کر سارے باغ کی حفاظت کرنا چاہتا تھا. وہ اوت کی سرزمین کو ان انسانی بھیڑیوں سے بچانا چاہتا تھا جو بنگال کی طرح کرناٹک، دکن اور شمالی ہندوستان کے وسیع علاقوں کو اپنی شکار گاہیں بنا چکے تھے. اکبر خان نے 6 ماہ قبل اسے جو آخری پیغام بھیجا تھا وہ یہ تھا کہ میں اپنے علاقے کے مجاہدین کے ساتھ نجیب الدولہ کی فوج میں شامل ہو چکا ہوں. ان دنوں ہم محاصرے کی حالت میں ہیں. تتاجی سندھیا ہم پر فیصلہ کن حملہ کرنے کے لیے کمک کا انتظار کر رہا ہے، لیکن نجیب الدولہ کو یقین ہے کہ احمد شاہ عبدالی اب کسی تاخیر کے بغیر ہماری مدد کو پہنچ جائیں گے. چند ہفتوں کے بعد احمد شاہ عبدالی کی آمد کی خبر ملک کے طول و عرض میں مشہور ہو چکی تھی. پھر معظم علی تقریباً ہر روز لکھنؤ کے عمرہ کی محفلوں میں اس قسم کی خبریں سنا کرتا تھا کہ آج احمد شاہ عبدالی نے دریائے سندھ عبور کر لیا ہے، لاہور کا مرہٹہ گورنر وہاں سے پسپا ہو کر دلی بھاگ آیا ہے، احمد شاہ عبدالی اب لاہور سے دلی کی طرف بڑھ رہا ہے، راستے میں فلاں فلاں مقام پر فلاں فلاں روہیلیا سردار افغان لشکر کے ساتھ شامل ہو گئے ہیں، اور اب یہ لشکر مرہٹوں کو دلی کی طرف ہانک رہا ہے. دلی کے غدار وزیر عماد الملک غازی الدین نے مرہٹوں کو خوش کرنے کے لیے دلی کے شہنشاہ عالمگیر ثانی اور اس کے وزیر اعظم انتظار الدولہ کو قتل کروا دیا ہے، اور کسی اور شہزادے کو شاہ جہان ثانی کے لقب سے تخت پر بٹھا دیا ہے. دتاجی سندھیا نجیب الدولہ کا پیچھا چھوڑ کر احمد شاہ عبدالی کے مقابلے کے لیے روانہ ہو چکا ہے. عبدالی نے تراوڑی کے قریب مرہٹہ واج کے ہر ربل دستوں کو شکست دی ہے. افغان لشکر نے دریائے جمنا عبور کر لیا ہے اور سہارنپور کے قریب پہنچ گیا ہے. احمد شاہ عبدالی اب دلی کی طرف بڑھ رہا ہے. نجیب الدولہ، حافظ رحمت خان، سعد اللہ خان، مولا سردار اور دوسرے روہیلیا اکابر اس کے ساتھ شامل ہو گئے ہیں. عبدالی نے دلی سے 6 میل دور لونی کے مقام پر پڑاؤ ڈال دیا ہے. دتاجی کی افواج نے افغان پڑاؤ سے 10 میل کے فاصلے پر دریائے جمنا کے دوسرے کنارے ڈیرا ڈال دیا ہے. عبدالی نے اچانک دریا عبور کر کے مرہٹہ لشکر کو تباہ و برباد کر دیا ہے. دتاجی مارا جا چکا ہے اور اس کا بھتیجا جنکو جی زخمی ہونے کے بعد رہی سہی فوج کے ساتھ کوٹ پتلی پہنچ گیا ہے. راجپوتانہ سے تہار راؤ ہلکر کی افواج جنکو جی کے ساتھ شامل ہو گئی ہے. مرہٹہ لشکر نے روہیلیوں کے علاقے میں تباہی مچا رکھی ہے. مرہٹے بہادر گڑھ کی طرف بڑھ رہے ہیں. احمد شاہ عبدالی کے مشہور جنرل جہان خان نے 14 گھنٹے میں 100 میل یلغار کر کے سکندر آباد کے قریب مرہٹہ افواج کو عبرت ناک شکست دی ہے، اور ان شاندار فتوحات کے بعد احمد شاہ نے موسم برسات گزارنے کے لیے علی گڑھ کے قریب ڈیرے ڈال دیے ہیں. ان حوصلہ افزا خبروں سے معظم علی اپنے سینے میں زندگی کی نئی دھڑکنیں محسوس کر رہا تھا، لیکن یہ خبریں جس قدر حوصلہ افزا تھیں اسی قدر دکن کے حالات تشویشناک ہوتے جا رہے تھے۔ حیدرآباد کے توپ خانے کا مشہور کمانڈر ابراہیم گارودی، جس نے فرانسیسی جرنیل سے تربیت حاصل کی تھی، نظام سے غداری کر کے مرہٹوں کے ساتھ مل گیا ہے۔ بالاجی نے گاردی کی خدمات حاصل کرتے ہی دکن پر حملہ کر دیا اور احمد نگر سے مشہور قلعے کی محافظ کی غداری سے فائدہ اٹھا کر کسی مزاحمت کا سامنا کیے بغیر اس پر قبضہ کر لیا۔ احمد نگر کا قلعہ چھن جانے سے نظام کی فوج ایک اہم مستقر سے محروم ہو گئی تھی۔ دوسری طرف تنخواہوں کی عدم ادائیگی کے باعث نظام کو اپنے سپاہیوں سے بغاوت کا بھی خطرہ تھا، تاہم ان کے لیے مقابلہ کرنے کے سوا کوئی چارہ نہ تھا۔ اس کے علاوہ ابراہیم گارودی کو اس کے مشہور توپ خانے اور 5000 تربیت یافتہ سپاہیوں کے ساتھ روانہ کیا۔ 3 فروری 1720 کو پونا سے 200 میل دور اوگیر کے مقام پر جنگ ہوئی۔ مغل بہادری سے لڑے، لیکن گارودی کے توپ خانے نے انہیں سخت نقصان پہنچایا۔ احمد شاہ ابدالی کی فتوحات کے بعد دکن کے متعلق یہ خبر آئی کہ نظام نے سداشیو کے ساتھ انتہائی حد تک آمیز شرائط پر صلح کر لی ہے اور بیجاپور، بیدار اور اورنگ آباد کے گرد و نواح کا علاقہ جات اور دولت آباد، اسیر گڑھ، احمد نگر اور برہان پور کے علاقہ جات پر ان کا قبضہ تسلیم کر لیا ہے۔ پونا میں ابھی تک اوگیر کی فتح کی خوشیاں منائی جا رہی تھیں کہ پیشوا کو دتاجی کی موت اور جنکو جی اور لہار راؤ ہلکری کی شکستوں کی خبریں ملی۔ عام حالات میں شاید دتاجی سندھیا کی موت کو مرہٹہ تاریخ کا ایک بہت بڑا سانحہ سمجھا جاتا، لیکن مرہٹے ایک طرف دکن میں نظام کی قوت مفلوج کر چکے تھے، دوسری طرف چند ماہ قبل ان کی فتوحات کا سیلاب پشاور کے دروازوں پر دستک دے رہا تھا۔ گزشتہ کامیابیوں کے بعد مرہٹوں میں جو غرور اور خود اعتمادی پیدا ہوئی تھی، اس کے باعث یہ شکستیں پوری مرہٹہ قوم کی عزت اور وقار کا مسئلہ بن گئیں اور مہاراشٹرا سے وہ فوجی قوت نمودار ہوئی جس کی مثال ہندوستان کی تاریخ میں نہیں ملتی۔ بلونت راؤ مہیمن ڈھیل، شمشیر بہادر، فوجی راؤ کا بیٹا مستانی، نارد شنکروٹھل، شیو دیو، ترمک راؤ، پورندھر، انتاجی، مانکیشور اور بے شمار دوسرے بڑے اور چھوٹے مرہٹہ سردار اپنی اپنی افواج کے ساتھ شامل ہو گئے۔ اس عظیم فوج کی کمان بھاؤ جی کو سونپی گئی اور اس کے ساتھ پیشوا نے اپنے نوجوان ولی عہد بشواش راؤ کو روانہ کر دیا۔ مرہٹہ لشکر 10 مارچ 1720 کو پٹ دوڑ سے روانہ ہوا اور اورنگ آباد، برہان پور اور گوالیار کے راستے سفر کرنے کے بعد 4 جون کو دریائے چمبل کے کنارے پہنچ گیا۔ راستے میں جوں جوں یہ فوج شمال کی طرف بڑھتی گئی، اس کی تعداد میں اضافہ ہوتا گیا۔ تہار راؤ ہلکر، جنکو جی سندھیا، داما جی، جسونت راؤ بھاوڑ اور دوسرے مرہٹہ سرداروں کے علاوہ لٹیروں اور پنڈاروں کے دستے ہر منزل پر ان کے ساتھ شامل ہوتے گئے، یہاں تک کہ ان کی تعداد 3 لاکھ سے زیادہ ہو چکی تھی۔ یہ صرف ایک فوج نہ تھی بلکہ پوری قوم کا فعال عنصر جمع ہو چکا تھا اور ان سب کا نعرہ یہ تھا کہ ہم افغانوں کو ہندوستان کی سرزمین سے نکال کر دم لیں گے۔ دلی کی طرف مرہٹہ لشکر کی رفتار بہت سست تھی۔ اس سے قبل مرہٹوں کی کامیابی کا راز ان کی سادگی اور تیز رفتاری میں تھا۔ شیوا جی کے زمانے میں مرہٹہ کیمپ میں کسی عورت کا لانا بعید از قیاس سمجھا جاتا تھا۔ وہ اپنے ساتھ کوئی بھاری ساز و سامان بھی نہیں رکھتے تھے۔ ایک مرہٹہ سپاہی کے لوازمات گھوڑے، اسلحے اور ایک توبڑے تک محدود ہوتے تھے۔ اپنے لیے کھانا اور گھوڑے کے لیے چارہ وہ راستے میں لوٹتے تھے، لیکن بھاؤ جی کی شان و شوکت کا یہ عالم تھا کہ اس کے ساتھ سامان رسد کی بے شمار گاڑیاں تھیں اور خیمہ بردار تھے۔ ریشمی خیمے ہاتھیوں پر لدے ہوئے تھے۔ مرہٹہ سردار زرتار کے لباس زیبتن کیے ہوئے تھے۔ چمبل کے مقام پر بھرت پور کا حکمران راجہ سورج مل جاٹ اپنے لشکر سمیت مرہٹوں کے ساتھ شامل ہو گیا۔ لیکن بھاؤ کی خودسری کے باعث راستے ہی میں مرہٹوں کے ساتھ اس کی اختلافات پیدا ہو گئے۔ مرہٹے جولائی کے آخر میں دلی کے دروازے پر دستک دے رہے تھے۔ 20 اگست کو انہوں نے بغیر کسی شدید مزاحمت کے قلعے پر قبضہ کر لیا۔ بھاؤ نے اپنی فوج کو تنخواہ دینے کے لیے لال قلعے کو لوٹا اور دیوان عام کی چھت اور دیواروں میں لگی ہوئی چاندی اتار لی۔ لال قلعے سے باہر بزرگان دین کے مزارات کو بھی لوٹنے سے دریغ نہ کیا۔ سورج مل جاٹ مرہٹوں کی اس حرکت سے خفا ہو کر واپس چلا گیا۔ موسم برسات کے دوران میں مرہٹے دلی سے باہر پڑاؤ ڈال کر شہر اور آس پاس کے علاقوں میں لوٹ مار کا بازار گرم کیے ہوئے تھے۔ اس عرصے میں ابدالی بلند شہر کے ضلع میں انوپ کے مقام پر ڈیرہ ڈالے ہوئے تھا اور دونوں فریق نواب شجاع الدولہ کو اپنے ساتھ ملانے کے لیے دوڑ دھوپ کر رہے تھے۔ معظم علی بلاناغا صبح کی نماز کے بعد گھوڑے کی سواری کیا کرتا تھا۔ ایک دن سواری کے بعد وہ اپنی حویلی میں داخل ہوا تو صحن میں ایک فوجی افسر کھڑا شیر علی سے باتیں کر رہا تھا اور معظم علی کا ایک نوکر اس کے گھوڑے کی باغ تھام میں چند قدم دور کھڑا تھا۔ شیر علی نے معظم علی کی طرف دیکھ کر فوجی افسر سے کہا، لیجئے، وہ آ گئے۔ معظم علی نے گھوڑے سے اتر کر نوجوان افسر کے ساتھ مصافحہ کیا۔ افسر نے کسی تمہید کے بغیر کہا، جناب، مجھے محل کے داروغہ نے آپ کے پاس بھیجا ہے، آپ کو اسی وقت محل میں طلب کیا گیا ہے۔ معظم علی نے کہا، میں وہاں طلب کیے جانے کی وجہ پوچھ سکتا ہوں؟ جناب، مجھے کچھ معلوم نہیں، داروغہ نے مجھے تاکید کی تھی کہ میں آپ کو ساتھ لے کر آؤں۔ معظم علی نے مسکراتے ہوئے کہا، اور اگر میں داروغہ کے حکم کی تعمیل نہ کروں تو؟ نوجوان افسر نے جواب دیا، داروغہ نے آپ سے درخواست کی ہے، حکم نہیں بھیجا۔ چلیے، معظم علی نے اپنے گھوڑے کی باگ پکڑتے ہوئے کہا۔ کچھ دیر بعد معظم علی اور فوجی افسر محل کے دیوڑی کے ساتھ ایک کمرے میں داخل ہوئے۔ فوجی افسر نے کہا، آپ یہاں تشریف رکھیے، میں داروغہ کو اطلاع دیتا ہوں۔ معظم علی ایک کرسی پر بیٹھ گیا اور فوجی افسر باہر نکل گیا۔ کوئی 5 منٹ کے بعد محل کا داروغہ کمرے میں داخل ہوا اور اس نے گرم جوشی سے معظم علی کے ساتھ مصافحہ کرتے ہوئے کہا، آئیے، آپ کا انتظار ہو رہا ہے۔ معظم علی نے داروغہ کے ساتھ کمرے سے باہر نکلتے ہوئے کہا، اگر یہ بات اس محل کے رسوم و آداب کے خلاف نہ ہو تو میں یہ پوچھنا چاہتا ہوں کہ میرا انتظار کرنے والے صاحب کون ہیں؟ داروغہ نے جواب دیا، آپ کو نجیب الدولہ نے بلایا ہے۔ نجیب الدولہ یہاں ہیں؟ جی ہاں، وہ کل یہاں پہنچے تھے، لیکن ابھی تک ان کی آمد کا صیغہ راز میں رکھا جا رہا ہے، اور میں آپ سے یہ توقع رکھتا ہوں کہ آپ یہ بات اس محل سے باہر کسی پر ظاہر نہیں کریں گے۔ معظم علی نے جواب دیا، آپ مجھ پر اعتماد کر سکتے ہیں، لیکن میں حیران ہوں کہ انہیں میرے ساتھ کیا دلچسپی ہو سکتی ہے۔ داروغہ نے جواب دیا، میں سمجھتا ہوں کہ وہ آپ کے متعلق بہت کچھ جانتے ہیں، انہیں یہ بھی معلوم ہے کہ آپ شہر سے باہر رہتے ہیں، انہوں نے یہاں پہنچتے ہی آپ کے متعلق پوچھا تھا۔ معظم علی اپنے ذہن میں نجیب الدولہ کی سیما پا شخصیت کی عجیب و غریب تصویریں لیے محل کے ایک کشادہ کمرے میں داخل ہوا۔ ایک قوی و جسہ آدمی جس کے چہرے سے ذہانت اور شجاعت مترشح تھی، اسے دیکھ کر اپنی کرسی سے اٹھا اور مصافحے کے لیے ہاتھ بڑھاتے ہوئے بولا، آپ شاید اس بات پر پریشان ہوں کہ میں نے آپ کو یہاں آنے کی تکلیف کیوں دی ہے، اگر مجھے بعض مجبوریوں کا احساس نہ ہوتا تو میں سیدھا آپ کے یہاں آتا۔ معظم علی نے جواب دیا، آپ کی خدمت میں حاضر ہونا میں اپنے لیے باعث سعادت سمجھتا ہوں، تشریف رکھیے، مجھے اکبر خان نے آپ کا پتہ دیا تھا۔ اکبر خان کا نام سن کر معظم علی کی آنکھیں مسرت سے چمک اٹھی اور اس نے نجیب الدولہ کے سامنے کرسی پر بیٹھتے ہوئے کہا، وہ کہاں ہے؟ مجھے اس نے کئی مہینے سے کوئی اطلاع نہیں دی، میں اس کے متعلق بہت پریشان ہوں۔ وہ احمد شاہ عبدالی کے پاس ہے اور گزشتہ چند ماہ مرہٹوں کے خلاف جنگوں میں بے حد مصروف رہا ہے اور میں اس کی طرف سے معذرت پیش کرتا ہوں۔ معظم علی نے جواب دیا، آپ کو اس کی طرف سے معذرت پیش کرنے کی ضرورت نہیں، میں اسے جانتا ہوں اور شاید میں اس دنیا میں اس سے زیادہ کسی اور کو نہیں جانتا، میرے لیے اس کے متعلق صرف یہ جان لینا کافی ہے کہ وہ سلامت ہے۔ نجیب الدولہ نے کہا، اس کا باپ میرا دوست تھا، میں اسے اپنا بیٹا سمجھتا ہوں، اس نے مرہٹوں کے خلاف جنگوں میں جرات اور ہمت کی نہایت قابل فخر روایات قائم کی ہیں۔ और मैं जब कभी उसे शाबाशी दिया करता था तो वो हमेशा कहा करता था कि उसने सब कुछ आपसे सीखा है, आपके साथ मेरी मुलाकात एक मकसद के लिए है। अकबर खान मुझे सिपाहियाना जिंदगी से आपकी किनारा कशी की वजूहात बता चुका है, लेकिन मैं आपको ये बताना चाहता हूँ कि अहमद शाह अब्दाली ने जिस जंग का बेड़ा उठाया है वो इस मुल्क में मुसलमानों की इज्तमाई बका की खातिर लड़ी जाएगी। मरहटे अब हमेशा के लिए इस मुल्क की किस्मत का फैसला करने के लिए अपनी पूरी कुव्वत के साथ दिल्ली की तरफ बढ़ रहे हैं, और मैं आप जैसे बाशऊर आदमी को ये बताने की जरूरत नहीं समझता कि अगर हमने इस जंग में शिकस्त खाई तो जो उम्मीदें हमने शिमाली हिंदुस्तान के मुस्तकबिल के मुतालिक वाबस्ता की हैं वो हमेशा के लिए खत्म हो जाएंगी। मरहटे एक हो चुके हैं और हमें भी एक होने की जरूरत है। मैं नवाब शुजाउद्दौला के पास अहमद शाह अब्दाली का एलची बनकर आया हूँ और मुझे उम्मीद है कि वो हमारा साथ देने पर रजामंद हो जाएंगे। और रोहेलखंड के तमाम सरदार अहमद शाह अब्दाली के साथ शामिल हो चुके हैं, लेकिन हमें अपने सिपाहियों को फौरन तरबियत देने के लिए आजमूदा कार अफसरों की जरूरत है। मुअज्जम अली ने कहा, अगर आप ये महसूस करते हैं कि मैं किसी जिम्मेदारी का बोझ उठा सकता हूँ तो मेरी रजाकाराना खिदमात हाजिर है, और मुझे इस बात की निदामत है कि मैं अकबर खां की तरह बिन बुलाए आपकी खिदमत में हाजिर क्यों ना हुआ। महल का दरोगा कमरे में दाखिल हुआ और उसने अदब से सलाम करने के बाद कहा, आलीजा, हुजूर नवाब साहब आपसे मिलना चाहते हैं। नजीबुद्दौला ने जवाब दिया, मैं अभी हाजिर होता हूँ। नहीं, आलीजा खुद तशरीफ ला रहे हैं, दरोगा ये कहकर बाहर निकल गया। और मुअज्जम अली ने उठकर कहा, तो मैं आपसे इजाजत चाहता हूँ और ये वादा करता हूँ कि एक हफ्ते के अंदर अंदर अहमद शाह अब्दाली की खिदमत में हाजिर हो जाऊंगा। नहीं, ठहरिए, लेकिन नवाब साहब तशरीफ ला रहे हैं। नजीबुद्दौला ने कहा, बैठ जाइए, नवाब साहब से आपका तारुफ जरूरी है। नवाब अवध अपने शाहाना लिबास में कमरे के अंदर दाखिल हुआ और नजीबुद्दौला और मुअज्जम अली उसे देखकर खड़े हो गए। शुजाउद्दौला अपने मेहमान के साथ एक अजनबी को देखकर चंद सानी तजब्जुब की हालत में खड़ा रहा। नजीबुद्दौला ने कहा, जनाब ये मुअज्जम अली खां हैं, लखनऊ में पनाह लेने से पहले ये बंगाल की फौज में मुलाजिम थे। इनका एक होनहार शागिर्द अहमद शाह अब्दाली से खिराज तहसीन हासिल कर चुका है, और मैं अभी इनसे ये कह रहा था कि हमें अपने सिपाहियों को तरतीब देने के लिए आपकी खिदमत की जरूरत है, और ये मेरी खुशकिस्मती है कि इन्होंने मेरी दरख्वास्त कबूल कर ली है। शुजाउद्दौला ने कहा, तशरीफ रखिए, एक अच्छे सिपाही के लिए मेरी फौज में भी जगह थी, लखनऊ में आपके क्या मशागिल हैं? मैं तिजारत करता हूँ। शुजाउद्दौला ने नजीबुद्दौला की तरफ मुतवज्जे होकर कहा, आप इन्हें कब से जानते हैं? रोहेलखंड का एक नौजवान सरदार अपनी उम्र का कुछ हिस्सा इनके साथ गुजार चुका है, और उसकी बदौलत मैं गायबाना तौर पर इनसे मुतारिफ हो चुका था। शुजाउद्दौला चंद सानिया खामोश रहा। मुअज्जम अली ने इस महफिल में अपनी मौजूदगी को दखलदरे माकूलात समझते हुए उठकर कहा, अब मुझे इजाजत दीजिए। बहुत अच्छा, अगर मुझे वक्त मिला तो जाने से पहले आपके साथ एक और मुलाकात की कोशिश करूंगा, लेकिन अगर ये मुमकिन ना हुआ तो इंशाअल्लाह हमारी मुलाकात अहमद शाह अब्दाली के कैंप में होगी। नजीबुद्दौला ने उठकर मुअज्जम अली के साथ मुसाफा किया, लेकिन शुजाउद्दौला ने कुर्सी पर बैठे बैठे हाथ बढ़ा दिया। मुअज्जम अली दरवाजे की तरफ बढ़ा, लेकिन कुछ सोच कर रुक गया। फिर उसने मुड़कर शुजाउद्दौला की तरफ देखा और कहा, जनाब अगर ये गुस्ताखी ना हो तो कुछ अर्ज करना चाहता हूँ। कहिए। मुझे ये मालूम नहीं कि नजीबुद्दौला अपनी मुहिम में कहाँ तक कामयाब होंगे, पर अहमद शाह अब्दाली का साथ देने के मुतालिक आपका आखिरी फैसला क्या होगा? मैं सिर्फ ये जानना चाहता हूँ कि हिंदुस्तान का कोई मुसलमान अगर उसने खुदकशी का इरादा नहीं कर लिया है इस जंग में गैर जानबदार नहीं रह सकता। अगर खुदा न खास्ता इस मुल्क के मुसलमानों की इज्तमाई बेहिसी के बायस अहमद शाह अब्दाली को शिकस्त हो गई तो शिमाल हिंदुस्तान में हमारा आखिरी दिफाई हिसार टूट जाएगा। मरहटों ने सिर्फ दिल्ली पर कब्जा नहीं किया है, बल्कि वो पिशावर से काबुल और गजाली तक अपनी फतूहात के परचम लहराने की नीयत से मैदान में आए हैं। अगर किसी मैदान में उन्हें फैसला कुन शिकस्त न दी गई तो वो दिन दूर नहीं जब दिल्ली की तरह लखनऊ में इस किस्म की अफवाहें गश्त कर रही होंगी कि मरहटों ने आपको जंग से अलहदा रखने के लिए दिल्ली में अपने कठपुतली हुक्मरान की वजारत की पेशकश की है और आप, शुजाउद्दौला ने सरापा एहतजाज बनकर कहा, यह झूठ है और मरहटे मुझे बेवकूफ नहीं बना सकते। मेरी माजरत कबूल फरमाइए, लेकिन अवाम का एतमाद बहाल करने के लिए इस किस्म की अफवाहों की तरदीद की अशद जरूरत है और तरदीद की बेहतरीन सूरत यह हो सकती है कि आप अपनी अफवाह को मरहटों के खिलाफ कूच की तैयारी का हुक्म दें। शुजाउद्दौला ने जवाब दिया, मुझे कोई फैसला करने के लिए आपके मशवरों की जरूरत नहीं। जनाब, मुझे मालूम है कि मैं मशवरा देने का अहल नहीं, लेकिन मैं आपके कानों तक उस कौम की फरियाद पहुंचाना चाहता हूं जिसकी शहरक तक एक ऐसे दुश्मन की तलवार पहुंच चुकी है जो अदल व इंसाफ और इंसानियत के अल्फाज से नाशना है। मेरे अल्फाज बेशक तलख हैं, लेकिन आपको मेरे खुरूज पर शुबह नहीं होना चाहिए। मुअज्जम अली ये कहकर कमरे से बाहर निकल आया। थोड़ी देर बाद मुअज्जम अली घोड़े पर सवार अपने घर का रुख कर रहा था। शहर के पुरौनक बाजारों और गलियों से गुजरते हुए उसे अपने गिर्दो पेश का एहसास तक न था। वो कोसों दूर किसी मैदान में उन अफवाज के मीलों तक फैले हुए पड़ाव देख रहा था जो हिंदुस्तान के मुस्तकबिल का फैसला करने वाली थी। वो लड़ने वालों के नारे, जख्मियों की चीख पुकार, तोपों की दहाड़ें, बंदूकों के धमाके और तलवारों की झनकार सुन रहा था। उससे हद निगाह तक लाशों के अंबार नजर आ रहे थे। फिर आग खून के तूफान से निकलकर वो उस मकान में पहुंच चुका था जहां जिंदगी अपनी तमाम रानाइयों और दिलफरेबियों के साथ उसका खैर मकदम कर रही थी। फरहत उसके सामने खड़ी थी और वो कह रहा था, मेरी जिंदगी, मैं आ गया हूं। खुदा ने हमें फतह दी है। हम उन दरिंदों के दांत तोड़ आए हैं जो इस मुल्क में इंसानियत के लिए एक खतरा अजीम बन चुके थे। मेरे पीछे वो फौज आ रही है जिसके सिपाही मरहटों की सतवत के परचम अपनी पैरों तले रोंद चुके हैं। अब ये मुजाहिद उन फरंगी ताजिरों की चीरा दस्तियों से हमें निजात दिलाएंगे जिन्होंने बंगाल में हमारी इज्जत और आजादी पर डाका डाला था। इस मुल्क में इंसानियत दोबारा जन्म ले रही है। अब हमारी मंजिल मुर्शिदाबाद है। हम बहुत जल्द उस वतन की मिट्टी को आंखों से लगाएंगे जहां हमारे शहीदों का खून गिरा था। थोड़ी देर बाद मुअज्जम अली अपने घर में दाखिल हुआ तो वहां एक कमरे में फरहत और उसकी मां के अलावा दो अजनबी औरतें बैठी हुई थी। मुअज्जम अली जल्दी से वापस मुड़ा और दूसरे कमरे में जा बैठा। 15-20 मिनट के बाद फरहत उस कमरे में दाखिल हुई। मुअज्जम अली ने कहा, फरहत, मुझे मालूम नहीं था कि वहां तुम्हारी सहेलियां बैठी हुई हैं। उन्होंने बुरा तो नहीं माना? फरहत मुस्कुराई। वो मेरी सहेलियां नहीं थी, उन्हें अम्मी जान ने बुलाया था और जाते जाते आपको एक खुशखबरी दे गई हैं। वो क्या? यही कि हमारे घर में एक मेहमान तशरीफ लाने वाले हैं। मुअज्जम अली ने कहा, वाह, ये खुशखबरी तो मैं पिछले हफ्ते सुन चुका हूँ। फरहत मुस्कुराई। अम्मी जान को इसरार है कि शहर के हर तजर्बेकार औरत बारी बारी मुझे देखने के लिए आए। कल पड़ोस में किसी औरत ने इन औरतों का पता दे दिया था और अम्मी जान ने आज सुबह की नमाज से फारिग होते ही साबिर को उनकी तलाश में भेज दिया था। मुअज्जम अली फरहत की तरफ देख रहा था लेकिन उसके ख्यालात कहीं और थे। फरहत ने कहा, आज आप परेशान नजर आते हैं, खैर तो है? दिलावर खां कहता था कि आपको शुजाउद्दौला ने बुलाया था। नहीं, मुझे नजीबुद्दौला ने बुलाया था, वो कल से लखनऊ में है। फरहत, मैंने तुमसे वादा किया था कि अपने नन्हे मेहमान की सूरत देखने से पहले मैं घर से बाहर नहीं जाऊंगा। फरहत ने कहा, लेकिन आप अगर कहीं जाना चाहते हैं तो मैं आपका रास्ता रोकने की कोशिश नहीं करूंगी। मुअज्जम अली ने कदर तवक्कुफ के बाद कहा, फरहत, आज मैं इस बात पर निदामत महसूस कर रहा हूँ कि मैं उन जंगों से गैर हाजिर रहा हूँ जो हमारी कौम के मुस्तकबिल का फैसला करने वाली है। तुम सुन चुकी हो कि मरहटों का सैलाब अब दिल्ली पहुंच चुका है। अहमद शाह अब्दाली हमारा निजात दहिंदा बनकर आया है और उसे हर उस इंसान के ताबून की जरूरत है जो इस मुल्क के मुसलमानों के मुतालिक सोचने का शऊर और उनकी बका के लिए तलवार उठाने की हिम्मत रखता हो। फरहत ने कहा, मैं चंद दिनों से महसूस कर रही थी कि आप कोई अहम फैसला करने वाले हैं और पिछले हफ्ते जब आपने मुझसे ये कहा था कि आप अब चंद महीने लखनऊ से बाहर नहीं जाएंगे तो भी मुझे ये महसूस हो रहा था कि आप किसी ज़हनी कश्मकश में मुब्तला हैं। मैं आपको सिर्फ ये बताना चाहती हूँ कि अगर आप मेरी खातिर अपने ज़मीर की आवाज़ को दबाने की कोशिश करें तो मैं समझूंगी कि मैं आपकी रफीका हयात बनने की अहल न थी। 8 दिन बाद मुअज्जम अली एक सिपाही का लिबास पहने फरहत के सामने खड़ा था। फरहत के चेहरे पर एक मगमूम मुस्कुराहट थी। मुअज्जम अली ने कहा, मैं अपनी ज़िंदगी में ऐसी जंगें लड़ चुका हूँ जो अपने नतायज के एतबार से बेमाना थी, लेकिन इस दफ़ा मैं एक ऐसी जंग में हिस्सा लेने के लिए जा रहा हूँ जिसके नतायज बहुत दूरदर्स होंगे। मुझे यकीन है कि मुस्तकबिल में शिमाल मगरिब के इलाके हिंदुस्तान के मुसलमानों का आखिरी दिफाई हिसार साबित होंगे। अगर हम मरहटों को शिकस्त न दे सके तो ये सैलाब अजीम किसी दिन अटक के पार पिशावर और गजली तक पहुँच जाएगा और मुसलमानों की हालत इस मुल्क की शूदरों से बदतर होगी। फरहत, मैं अपनी शोहरत और नामवरी के लिए नहीं बल्कि कौम की बका के लिए जंग में हिस्सा लेने जा रहा हूँ। ये जंग इस मुल्क की तारीख की अजीम तरीन जंग होगी और इसमें हिस्सा लेने वाले हजारों सिपाही ऐसे होंगे जिनकी लाशें दुश्मन के घोड़ों के पैरों तले रौंदी जाएंगी। अगर मैं वापस ना आया तो ये समझना कि मेरा मकसद मेरी जात से बुलंद था, और जो बच्चा हमारे यहाँ पैदा होगा उसे बता देना कि तुम्हारा बाप उन हजारों गुमनाम सिपाहियों में से एक था जिन्होंने अपने आने वाली नस्लों की इज्जत और आज़ादी की कीमत अपनी जानें देकर अदा की थी। फरहत की आंखों में आंसू छलक रहे थे। उसकी कुव्वत गोयाई सल्ब हो चुकी थी। एक लम्हे के लिए मुअज्जम अली ने उसकी तरफ देखा और भर्राई हुई आवाज में खुदा हाफिज़ कहकर कमरे से बाहर निकल आया। थोड़ी देर बाद जब वो घोड़े पर सवार हो रहा था तो फरहत और उसकी माँ बालाई मंजिल के दरीचे में खड़े नीचे देख रही थी। जब मुअज्जम अली और उसके साथी हवेली से बाहर निकल गए तो फरहत भी इख्तियार आपदा के साथ लिपट गई। अम्मी जान, उसने सिसकियां लेते हुए कहा, दुआ कीजिए कि खुदा उन्हें फतह दे। मौसम बरसात खत्म हो चुका था। भाव ने नारू शंकर को 7,000 सिपाहियों के साथ दिल्ली की हिफाजत के लिए छोड़कर पेशकदमी की और दिल्ली से 80 मील दूर शिमाल की तरफ जमुना के किनारे अफगानों के मशहूर किला कुंजपुरा पर हमला कर दिया। निजाबत खां 10,000 रोहेलिया जाबाजों के साथ इस किले की हिफाजत पर मुतय्यन था, लेकिन मरहटों के सैलाब के आगे उसकी पेश न गई। उन्होंने गार्दी के तोपखाने की गोलाबारी के बाद यलगार करके किले पर कब्जा कर लिया। निजाबत खां और सरहिंद के साबिक गवर्नर अब्दुल समद खां के अलावा हजारों सिपाहियों को तेग कर डाला। इस किले से मरहटों को असलाह और बारूद के अलावा रसद के वो जखायर दस्तियाब हुए जो अहमद शाह अब्दाली की फौज के लिए जमा किए गए थे। दरियाए जमुना तुगयानी के बायस नाकाबिल उबूर था और अहमद शाह अब्दाली इंतहाई रंजो मलाल के साथ दरिया के दूसरे किनारे मरहटों के हाथों अपने बेहतरीन साथियों के कत्ल आम की खबरें सुन रहा था। लेकिन जब मरहटा कुंजपुरा के खजाने लूटने के बाद दशहरी की खुशियां मना रहे थे, अहमद शाह अब्दाली दिल्ली से 20 मील शिमाल की तरफ बागपत के करीब जा निकला। कश्तियों के बगैर वहां भी दरियाए जमुना को उबर करना खतरे से खाली न था। फौज के अफसर और सिपाही दरिया की खुशमिगी मौजें देखकर परेशान हो रहे थे, लेकिन किसी को अमीर लश्कर के हुक्म से सरताबी की मजाल न थी। अहमद शाह अब्दाली के हुक्म से तोपें हाथियों पर लादी गईं और सवारों के दस्ते दरिया के किनारे सब बस्ता खड़े हो गए। फिर अमीर लश्कर ने अल्लाहु अकबर कहकर घोड़े को एड़ लगाई और दरिया में कूद पड़ा। उसके साथ ही नजीबुद्दौला, शुजाउद्दौला, नसीर खां बलूच, मुराद खां ईरानी, बरखुरदार खां, शाह वली खां, जहां खां और दूसरे अफगान, ईरानी, बलूच और रोहिलिया सरदारों ने अपने घोड़े दरिया में डाल दिए और फिर आन की आन में पूरी फौज दरिया की मौजों के साथ खेल रही थी। थोड़ी देर बाद जब ये लश्कर दरिया के पार पहुंच चुका, दरख्तों और झाड़ियों के अकब से घोड़ों की टाप सुनाई दी। अब्दाली की फौज के चंद दस्तों ने किसी गैर मुतवक्के हमले के पेश नजर आगे बढ़कर सफ़े बांध ली। चंद सानिये बाद 20 सवारों का दस्ता नमूदार हुआ। अगली सब से किसी ने बुलंद आवाज में कहा, ये हमारे साथी हैं, इन्हें आने दो। अकबर खां और मुअज्जम अली इन सवारों में सबसे आगे थे। वो अपने घोड़ों से उतरकर भागते हुए लश्कर की सफों में घुस गए اور تھوڑی دیر بعد وہ نجیب الدولہ، حافظ رحمت خان اور روہیل کھنڈ کے دوسرے سرداروں سے باتیں کر رہے تھے۔ معظم علی کہہ رہا تھا، یہاں سے صرف 6 کوس کے فاصلے پر مرہٹوں کی ایک چوکی کا صفایا کرنے کے بعد یہ علاقہ ہمارے لیے محفوظ ہو جائے گا۔ وہاں سپاہیوں کی تعداد 500 سے زیادہ نہیں۔ مرہٹے اس وقت دسہرے کا جشن منا رہے ہیں۔ اگر میرے ساتھ چند تیز رفتار دستے بھیج دیے جائیں تو دوپہر سے پہلے پہلے ان کا صفایا کر سکتا ہوں۔ حافظ رحمت خان نے کہا، ہمیں وقت نہیں ضائع کرنا چاہیے، چلیے آپ ہماری رہنمائی کریں۔ ہمارے گھوڑے تھکے ہوئے ہیں، یہ کہہ کر معظم نے ایک نوجوان کے گھوڑے کی باگ پکڑ لی۔ نوجوان نے کہا، لیکن میں آپ کے ساتھ جانا چاہتا ہوں۔ معظم علی نے اسے بازو سے کھینچ کر گھوڑے سے اتارتے ہوئے کہا، تم سن چکے ہو کہ ہمیں وقت ضائع نہیں کرنا چاہیے۔ اکبر خان نے اس کی تقلید کی اور اپنے قبیلے کے ایک سپاہی کا گھوڑا پکڑ لیا۔ تھوڑی دیر بعد کوئی 400 سوار لشکر کی صفوں سے نکل کر گرد و غبار کے بادلوں میں روپوش ہو رہے تھے اور نجیب الدولہ احمد شاہ ابدالی سے کہہ رہا تھا، عالی جا، اس کا نام معظم علی ہے، اس نے 2 دن قبل اس علاقے میں دشمن کی نقل و حرکت معلوم کرنے کے لیے دریا عبور کیا تھا اور اب وہ یہاں سے 6 کوس دور دشمن کی ایک چوکی کا صفایا کرنے جا رہا ہے، پھر یہ علاقہ بالکل محفوظ ہو جائے گا اور ہم اپنی پیش قدمی جاری رکھ سکیں گے۔ اگلی رات مرہٹا چوکی کے چند سپاہی جو روہیلیا دستوں سے جان بچا کر بھاگنے میں کامیاب ہو گئے تھے، بھاؤ جی کو یہ بتا رہے تھے کہ ابدالی کے لشکر نے اچانک دریا عبور کر کے ہماری چوکی کا صفایا کر دیا ہے۔ بھاؤ جی نے مرہٹا سرداروں سے مشورہ کرنے کے بعد اپنی فوج کو پانی پت کی طرف ہٹا لینے کا فیصلہ کیا۔ اس نے شہر کے قریب پڑاؤ ڈال دیا۔ احمد شاہ ابدالی نے بھی پانی پت کا رخ کیا اور مرہٹا کیمپ سے 8 میل دور پڑاؤ ڈال دیا۔ مرہٹوں نے ابراہیم گاردی کی ہدایت کے مطابق شہر اور اپنے کیمپ کے گرد 60 فٹ چوڑی اور 12 فٹ گہری خندق کے پیچھے مٹی کے بلند پشتے پر جگہ جگہ توپیں نصب کر دیں۔ بھاؤ کو امید تھی کہ اس کی پنڈارا فوج احمد شاہ ابدالی کے رسد اور کمک کے راستوں پر حملہ کر کے اسے حملے پر مجبور کر دے گی، لیکن ابدالی مرہٹا سپہ سالار کی نسبت کہیں زیادہ تجربہ کار اور دور اندیش تھا۔ وہ دشمن کی خواہش کے مطابق اپنی فوج کو اس کی توپوں کے سامنے لانے پر تیار نہ ہوا۔ اس نے ارد گرد کے جنگلات سے بے شمار درخت کٹوائے اور پڑاؤ کے ارد گرد لکڑی کے کھمبوں کی ایک دیوار کھڑی کر دی۔ ابدالی کے اس اقدام سے مرہٹے غیر متوقع صورتحال کا سامنا کر رہے تھے۔ وہ اپنے بھاری توپ خانے کو ایک فیصلہ کن حربہ سمجھتے تھے، لیکن بھاری ساز و سامان سے لیس ہونے کے باعث بدلے ہوئے حالات کے مطابق جنگ کا کوئی نیا نقشہ تیار کرنے کے قابل نہ تھے۔ انہوں نے دن رات ایک کر کے خندق کھو دی تھی کہ احمد شاہ ابدالی ایک طوفان کی طرح آگے بڑھے گا اور ان کی توپیں خندق کے گرد افغان سپاہیوں کے ڈھیر لگا دے گی، لیکن اتنی بڑی تیاری کے بعد انہیں یہ بھی معلوم نہ تھا کہ دشمن کیا سوچ رہا ہے۔ افغان لشکر اگر کھلے میدان میں نکل کر حملہ کرتا تو مرہٹے ابدالی کے ہر سوار کے مقابلے میں کم از کم 5 سوار لا سکتے تھے۔ پھر اگر پڑاؤ میں مرہٹا سرداروں کے ساتھ ان کی بیویاں نہ ہوں تو ان کے لیے پسپا ہو کر جنگل کے لیے کوئی بہتر جگہ تلاش کرنا نسبتاً آسان ہوتا۔ اب ان کے لیے پڑاؤ سے باہر ہر جگہ غیر محفوظ تھی۔ ابدالی کے سپاہی بھاری توپوں کے بجائے اپنے نیزوں، تلواروں، بندوقوں اور گھوڑوں پر بھروسہ رکھتے تھے۔ فریقین کے کیمپ کے درمیان تقریباً 8 میل کے خلا میں روز مرہ انفرادی شجاعت کے واقعات دیکھے جاتے تھے۔ کبھی کوئی مرہٹا ماتھے پر تلک لگا کر اپنے پڑاؤ سے نکلتا اور مسلمانوں کے پڑاؤ کے سامنے گھوڑا روک کر کسی افغان، کسی ایرانی یا کسی بلوچ کے مقابلے کی دعوت دیتا۔ اسی طرح افغان فوج کے جمع مرد گھوڑے دوڑاتے ہوئے اپنے پڑاؤ سے نکلتے اور مرہٹا کیمپ کے خندق کے پل کے قریب رک کر انہیں دعوت مبادرت دیتے۔ ابدالی کے کیمپ میں ایک نوجوان کی زندہ دلی اور جرت کی داستانیں ضرب المثل بن چکی تھیں۔ وہ ہر روز ایک نئے بھیس میں اپنے کیمپ سے نکلتا اور دشمن کے 2-4 سواروں کا غرور خاک میں ملا کر واپس آتا۔ ابدالی کے جانباز اسے کبھی افغان، کبھی بلوچ، کبھی مغل اور کبھی روہیلیا سپاہی کے لباس میں دیکھتے اور داد تحسین کے نعرے بلند کرتے۔ چند شاندار مورکوں کے بعد وہ نصیر خان بلوچ سے ایک پٹکا، ملک جہاں خان سے ایک تلوار، شجاع الدولہ سے ایک گھوڑا اور نجیب الدولہ سے ایک بندوق بطور انعام حاصل کر چکا تھا۔ یہ نوجوان اکبر خان تھا۔ ایک دن احمد شاہ ابدالی نے اسے اپنی خیمے میں طلب کیا اور کہا، بیٹا میں تمہارے متعلق بہت کچھ سن چکا ہوں اور تم اپنے آپ کو میری طرف سے بہترین انعام کا مستحق ثابت کر چکے ہو، تمہاری کوئی ایسی خواہش ہے جو میں پوری کر سکتا ہوں؟ اکبر خان نے انسانی سطوت و جبروت کے اس پیکر مجسم کی طرف دیکھا اور محبت اور اطاعت کے جذبات سے مغلوب ہو کر گردن جھکا لی۔ احمد شاہ ابدالی نے کہا، بیٹا تم نے میری بات کا جواب نہیں دیا۔ اکبر خان نے گردن اٹھائی، اس کی چمکدار آنکھیں آنسوؤں سے لبریز تھی۔ اس نے گھٹی ہوئی آواز میں جواب دیا، عالی جاہ میری صرف ایک خواہش ہے اور وہ آپ کے سوا کوئی پوری نہیں کر سکتا۔ کہو۔ عالی جاہ میری زندگی کی سب سے بڑی خواہش یہ ہے کہ مرہٹے دوبارہ اس سرزمین میں پاؤں نہ رکھیں۔ اور ان الفاظ کے ساتھ اکبر خان کی آنکھوں سے آنسو ٹپک پڑے۔ احمد شاہ ابدالی نے کہا، بیٹا خدا مجھے ہمت دے، تمہاری یہ خواہش ضرور پوری ہوگی۔ اب میں تمہیں ایک حکم دیتا ہوں اور وہ یہ کہ آج کے بعد تمہیں تنہا دشمن کے مقابلے میں جانے کی اجازت نہیں ہوگی۔ مرہٹوں کا یوم حساب شروع ہونے والا ہے اور میں تمہیں اس دن کے لیے زندہ دیکھنا چاہتا ہوں۔ کاش اس ملک میں چند اور نوجوان تم جیسے ہوتے۔ اکبر خان نے کہا، عالی جاہ میں ایک ایسے آدمی کو جانتا ہوں جس کا بچپن میرے بچپن سے اور جس کی جوانی میری جوانی سے بہتر تھی اور جو اب بھی میرے لیے باعث رشک ہے۔ وہ کون ہے؟ عالی جاہ وہ چھاپا مار روہیلیا دستوں کا سالار ہے اور میں نے سب کچھ اسی سے سیکھا ہے۔ 19 نومبر کو گاردی نے اپنی پیادہ سپاہ کے ساتھ حملہ کیا، لیکن اسے شدید نقصان اٹھانے کے بعد پسپا ہونا پڑا۔ 3 دن بعد سندھیا نے یکے بعد دیگرے 2 حملے کیے، لیکن اس کا بھی یہی حشر ہوا۔ 7 دسمبر کو روہیلیا نے جوابی حملہ کیا اور ان کی جھڑپ بلونت راؤ مہینڈیل کے دستوں کے ساتھ ہوئی۔ سخت لڑائی کے بعد بلونت راؤ مارا گیا اور اس کی فوج بھاگ گئی۔ روہیلیوں نے شکست خوردہ دستوں کا تعاقب کیا اور مرہٹا کیمپ میں داخل ہو گئے اور شام تک تباہی مچانے کے بعد واپس چلے آئے۔ تقریباً 2.5 ماہ فریقین کے درمیان اسی طرح کی جھڑپیں ہوتی رہیں۔ اس عرصے میں دونوں فوجوں کے سامنے سپاہیوں کے لیے رسد اور گھوڑوں کے لیے چارے کی فراہمی سب سے بڑا مسئلہ تھا۔ مرہٹا فوج کو زیادہ تر رسد دلی کے قلعے دارناد شنکر کی طرف سے پہنچتی تھی۔ نجیب الدولہ نے امیر لشکر سے مشورہ کرنے کے بعد معظم علی کی قیادت میں اپنی فوج کا ایک حصہ مرہٹوں کی رسد و کمک کے راستے پر چھاپے مارنے کے لیے بھیج دیا۔ چند دن کے بعد یہ چھاپا مار دستے دلی اور پانی پت کے درمیان آمد و رفت کے تمام راستے بند کر چکے تھے اور مرہٹا فوج قحط کا سامنا کر رہی تھی۔ افغان فوج کو زیادہ تر رسد روہیل کھنڈ کے علاقے سے ملتی تھی۔ بھاؤ صاحب نے بندیل کھنڈ میں گوبند پت کو صورتحال سے باخبر کیا اور اس نے 12,000 تیز رفتار سواروں کے ساتھ روہیل کھنڈ پر یلغار کر دی۔ چند دن میں وہ روہیلیوں کے کئی علاقے تباہ و برباد کرنے کے بعد میرٹھ تک پہنچ چکا تھا اور افغان افواج کی خوراک کی ترسیل بند ہو چکی تھی۔ اب مرہٹا کیمپ کی طرح افغان فوج کے پڑاؤ میں بھی قحط کے اثرات محسوس کیے جا رہے تھے۔ احمد شاہ ابدالی کے جرنیلوں نے اسے مشورہ دیا کہ ہمیں چند دنوں تک ایک خطرناک قحط کا سامنا کرنا پڑے گا۔ احمد شاہ ابدالی کا جواب یہ تھا، تم ان باتوں کو نہیں سمجھتے، انتظار کرو اور دیکھو، ہمارے مقدر میں فتح ہے، پسپائی نہیں۔ احمد شاہ ابدالی کے جوابی کارروائی یہ تھی کہ اس نے مرہٹوں کے کیمپ کے گرد اپنا گھیرا تنگ کرنا شروع کر دیا اور اپنے دشمن کے پڑاؤ کے درمیان 5,000 سپاہیوں کی ایک اور چوکی قائم کر دی اور وہاں اپنے لیے سرخ رنگ کا ایک چھوٹا سا خیمہ نصب کر دیا۔ یہ چھوٹا سرخ خیمہ اس عظیم فوج کا ہیڈ کوارٹر تھا جو اپنی تلوار کی نوک سے ہندوستان کی تاریخ کا ایک نیا صفحہ الٹنے والی تھی۔ احمد شاہ ابدالی دن بھر گھوڑے پر سوار ہو کر اپنی بیرونی چوکیوں کا معائنہ کرتا اور بسا اوقات اسے ایک دن میں 50-60 میل سواری کرنی پڑتی۔ رات کے وقت اس کی اگلی چوکی کے سپاہی دشمن کے پڑاؤ تک پہنچ جاتے اور باقی فوج کے کئی دستے مرہٹوں کی رسد و کمک کے راستوں پر چھاپے مارتے۔ 17 دسمبر کو احمد شاہ ابدالی کے ایک جرنیل عطار خان کی قیادت میں سواروں کی ایک فوج نے ایک دن میں 50 میل یلغار کر کے گوبند پنت کو جا لیا اور 12,000 مرہٹوں کے اس لشکر کو تہے تیغ کر ڈالا جو کئی دن سے رسد و کمک کے راستوں پر حملہ کر کے افغانوں کو پریشان کر رہا تھا۔ چند دن بعد معظم علی اور اکبر خان نے رات کے وقت مرہٹہ کیمپ کے ان دستوں کو موت کے گھاٹ اتار دیا جو گھوڑوں کے لیے چارہ تلاش کرنے کی نیت سے نکلے تھے۔ 6 جنوری 1761 کو دلی سے ایک قافلہ جو مرہٹہ فوج کے لیے رسد و تنخواہیں لے کر آ رہا تھا افغان چھاپا مار دستوں کے نرخے میں آ گیا، اور اس قافلے کے بہت کم آدمی ایسے تھے جنہیں افغان سواروں نے بچ نکلنے کا موقع دیا۔ اب مرہٹہ کیمپ پر بیچارگی، بے بسی اور خوف چھایا ہوا تھا۔ قریباً 400,000 انسان ایک ایسے پڑاؤ میں بری طرح گھرے ہوئے تھے جہاں صفائی کا انتظام ناممکن تھا۔ سینکڑوں غلاظت اور تعفن کے باعث پیدا ہونے والی بیماریوں کا شکار ہو رہے تھے۔ وہ فوج جو اپنی تعداد اور اسلحہ کی برتری کے نشے میں غزلی تک پہنچنے کا عزم لے کر نکلی تھی، اب کیمپ سے باہر جاتے ہوئے ڈرتی تھی۔ مرہٹے دن بھر اپنے پڑاؤ کے چاروں طرف افغان شہ سواروں کے تیز رفتار گھوڑوں کی سیموں سے اٹھنے والے گرد و غبار دیکھتے تھے، اور موسم سرما کی طویل اور اداس راتیں گزارنے کے بعد جب وہ صبح کے وقت بیدار ہوتے تھے تو انہیں اپنے خیموں میں دشمن کی گولیوں کے نشان دکھائی دیتے تھے۔ بھوک سے مرنے والے انسانوں، گھوڑوں اور بیلوں کی لاشوں کا تعفن میلوں تک پھیل چکا تھا۔ فضا میں دن بھر چیلوں اور گدوں کے غول نظر آتے تھے۔ ایک دن احمد شاہ عبدالی کے خیمے میں فوج کے بڑے بڑے سردار جمع تھے۔ صلح کے لیے مرہٹوں کی پیشکش پر غور کیا جا رہا تھا۔ شجاع الدولہ، جس کی وساطت سے مرہٹوں نے صلح کے لیے سلسلے جنبانی کی تھی، احمد شاہ عبدالی سے کہہ رہا تھا، علی جاہ، مرہٹے فاقہ کشی سے تنگ آ چکے ہیں اور وہ صلح کے لیے ہماری ہر شرط ماننے کو تیار ہے۔ اگر ان کی پیشکش ٹھکرا دی گئی تو انہیں مجبوراً میدان میں آنا پڑے گا، اور اس گئی گزری حالت میں بھی ان کی فوجی قوت ایسی نہیں کہ انہیں آسانی سے شکست دی جا سکے۔ وہ دلی خالی کر کے واپس جانے کے لیے تیار ہیں۔ ان سے یہ وعدہ بھی لیا جا سکتا ہے کہ وہ دوبارہ شمال کا رخ نہیں کریں گے۔ اگر ہم لڑے بغیر اپنا مقصد حاصل کر سکتے ہیں تو میری سمجھ میں نہیں آتا کہ نجیب الدولہ ہزاروں جانیں ضائع کرنے پر کیوں مصر ہیں۔ نجیب الدولہ نے کہا، علی جاہ، ہمارا مقصد مرہٹوں کو پانی پت کے میدان سے بھگانا نہیں، بلکہ اس طاقت کو ختم کرنا ہے جو اس ملک میں انسانوں کی عزت اور بقا کے لیے ایک خطرہ عظیم بن چکی ہے۔ مرہٹے اب لڑے بغیر اس لیے واپس جانا چاہتے ہیں کہ انہیں لڑائی میں اپنی تباہی نظر آتی ہے، لیکن اس بات کی کیا ضمانت ہے کہ وہ دوبارہ زیادہ تیاری کے بعد واپس نہیں آئیں گے؟ شجاع الدولہ نے کہا، ان کے سامنے یہ شرط پیش کی جا سکتی ہے کہ وہ اپنے چند سرداروں کو بطور یرغمال ہمارے پاس چھوڑ دیں۔ نجیب الدولہ نے جواب دیا، ہمارا معاملہ چند سرداروں کے ساتھ نہیں، مرہٹہ قوم کے ساتھ ہے جو پورے ہندوستان پر قابض ہونے کا عزم کر چکی ہے۔ اگر چند سرداروں کی جان کا خطرہ اس کے ارادوں میں حائل ہو تو اسے نئے سردار تلاش کرنے میں دیر نہیں لگے گی۔ مجھے اپنے اکابر کی ذہنیت پر تعجب ہوتا ہے کہ جو ایک ایسے دشمن کے ساتھ سودا بازیوں سے زندہ رہنا چاہتے ہیں جس کی پوری تاریخ ریاکاری، بدعہدی اور مکر و فریب کی داستانوں سے لبریز ہے۔ میں آپ کو ان لوگوں کے ساتھ مسافہ کرنے کا مشورہ نہیں دوں گا جن کے ہاتھ میری قوم کے بچوں، بوڑھوں اور جوانوں کے خون سے رنگے ہوئے ہیں۔ ہمارا سابقہ ایک ایسے دشمن کے ساتھ ہے جو حالات کے مطابق اپنا طریقہ کار بدلتا رہتا ہے، جو طاقتور کے سامنے بھیڑ اور کمزور کے سامنے تیر بن جاتا ہے۔ میں مرہٹوں کے ساتھ صلح کی بات کرنے سے پہلے اپنے مغرور دوست سے یہ گزارش کروں گا کہ وہ ہمارے ساتھ بحث کرنے سے پہلے اپنی فوج کے کسی معمولی سپاہی کے ساتھ مشورہ کر لیں۔ اگر وہ یہ کہیں کہ مرہٹوں کے یہاں سے زندہ اور سلامت بچ نکلنے میں 2 یا 3 سال بعد لکھنؤ کی گلیاں ان کے لوٹ مار اور قتل و غارت گیری سے محفوظ ہوں گی تو میں اپنا موقف بدلنے کے لیے آمادہ ہو جاؤں گا۔ مرہٹوں کی منزل مقصود پانی پت نہ تھی، ان کی نگاہوں کا بل قندھار اور غزنی پر تھا۔ اب وہ شاید یہ محسوس کرتے ہیں کہ ان کا یہاں آنا ایک حماقانہ فعل تھا، اور ان کا یہ سمجھ لینا بھی ایک حماقت تھا کہ ہم آنکھیں بند کر کے ان کی توپوں کے سامنے کھڑے ہو جائیں گے۔ اب ان کے لیے اپنی غلطیوں کی تلافی کی یہی صورت باقی رہ گئی ہے کہ وہ یہاں سے بچ کر چلے جائیں اور ان کے تجربات سے فائدہ اٹھا کر اگلے سال یا اس سے اگلے سال زیادہ تیاریوں کے ساتھ واپس آئیں۔ اگر ہم نے انہیں صحیح سلامت بچ نکلنے کی اجازت دی تو مستقبل کے مورخ ہمیں ان کی نسبت کہیں زیادہ احمق خیال کریں گے۔ میں آئندہ کسی وقت ان کے ساتھ لڑنے کے بجائے آج ہی ان سے نمٹ لینا بہتر سمجھتا ہوں، اور اگر میرے معزز دوست حقیقت پسندی کا ثبوت دیں تو انہیں بھی یہی فیصلہ کرنا پڑے گا۔ مر ہٹے، زندہ رہو اور زندہ رہنے دو کہ اصول کے قائل نہیں۔ اگر وہ جنگ کے میدان سے بچ نکلنے کے لیے ہمارے ساتھ مصالحت کر لیں تو اس بات کی کیا ضمانت ہے کہ وہ واپس جاتے ہوئے مہاراشٹرا تک راستے کی بستیوں اور شہروں کو راکھ کے انبار بنا کر نہیں رکھ دیں گے؟ اس بات کی کیا ضمانت ہے کہ جس تلوار کو وہ ہمارے سپاہیوں کے سامنے بے نیام کرنے سے ہچکچاتے ہیں وہ ان کے راستے کے نہتے اور بے بس انسانوں کے قتل عام سے دریغ کرے گی؟ عالی جاہ، میرے حلق میں چیخوں کے سوا کچھ نہیں۔ میں نے اپنی آنکھوں سے ان لوگوں کے ہاتھوں اپنی قوم کی ذلت اور رسوائی کے دل خراش مناظر دیکھے ہیں۔ میں نے روہیل کھنڈ کی بستیوں اور دلی کے بازاروں میں ان درندوں کو انسانیت کا منہ نوچتے دیکھا ہے۔ میں ان کے قول و اقرار پر اعتماد نہیں کر سکتا، اور نواب شجاع الدولہ کو بھی میں یہ مشورہ دوں گا کہ انہیں کسی غلط فہمی کا شکار نہیں ہونا چاہیے۔ مجھے روہیل کھنڈ کی طرح اودھ کی سرحدوں پر بھی کوئی ایسی دیوار دکھائی نہیں دیتی جو مراٹھوں کی جارحیت کو روک سکتی ہو۔ مجھے تو ان سے یہ بات بھی بعید معلوم ہوتی ہے کہ وہ نواب شجاع الدولہ کی کوششوں کے طفیل یہاں سے بچ کر نکلیں گے اور واپس جاتے ہوئے لکھنؤ میں اپنی وحشت اور بربریت کی ناقابل فراموش یادگار چھوڑ جائیں گے۔ نواب شجاع الدولہ نے کہا، نجیب الدولہ کو میرے متعلق غلط فہمی ہوئی ہے۔ اگر آپ حضرات کی رائے یہی ہے کہ مرہٹوں کے ساتھ بہرحال جنگ کی جائے تو ہمیں تیار رہنا چاہیے، اور میں آپ کو یقین دلاتا ہوں میری فوج کسی سے پیچھے نہیں رہے گی۔ 13 جنوری 1761 کا آفتاب ہندوستان کی تاریخ کا ایک عظیم ترین مورکہ دیکھ رہا تھا۔ طلوع سحر کے ساتھ مرہٹہ فوج نے میلوں لمبی صفوں میں اپنے پڑاؤ سے نکل کر آگے بڑھنا شروع کیا۔ ان کی محسرہ پر گاردی کے ترتیب یافتہ دستے تھے اور اس کے ساتھ کیکوار کی فوجیں تھیں۔ میمنا میں ملہار راو ہلکر اور جنگو جی سندھیا تھے۔ قلب لشکر میں بھاؤ اور بشواش راو ایک جنگی ہاتھی کے ہودش پر بیٹھے ہوئے تھے جو کئی میدانوں میں داد شجاعت دے چکے تھے۔ ادھر میسرہ پر شاہ پسند خان اور نجیب الدولہ تھے۔ شجاع الدولہ کی افواج میسر اور قلب لشکر کے درمیان تھیں۔ میمنا کی قیادت برخوردار خان کے ہاتھ میں تھی، اور روہیلیا، مغل اور بلوچ سپاہیوں کے کئی دستے اس کے ساتھ تھے۔ احمد شاہ عبدالی ایک سفید گھوڑے پر سوار ہو کر اپنی عقابی نگاہ سے میدان جنگ کا نقشہ دیکھ رہا تھا۔ برق رفتار سواروں کی ایک جماعت فوج کے جرنیلوں اور سالاروں کو ایک کونے سے دوسرے کونے تک اس کی ہدایات پہنچانے میں مصروف تھی۔ جنگ کی ابتدا مرہٹہ توپوں کے آتش بازی سے ہوئی، اور اس کے بعد گاردی کی ترتیب یافتہ دستوں نے افغان فوج کے دائیں بازو کے روہیلیا دستوں پر سنگینوں سے حملہ کر دیا۔ روہیلیوں کے پیچھے ہٹتے ہی بھاؤ نے اپنے سواروں کو ایک عام حملے کا حکم دیا، اور افغان فوج کی اگلی تین صفیں درہم برہم کر دی۔ پانی پت کا مورکہ اب پوری شدت کے ساتھ شروع ہو چکا تھا۔ گرد و غبار کے بادلوں میں گھوڑوں کی ٹاپ، توپوں کی دھنا دھن، بندوقوں کے دھماکوں، تلواروں کی جھنکار اور زخمیوں کی چیخ و پکار کے ساتھ ایک طرف سے اللہ اکبر اور دوسری طرف سے ہر ہر مہادیو کے نعرے سنائی دے رہے تھے۔ شاہ ولی خان نے افغانوں کو پیچھے ہٹتے دیکھا تو گھوڑے سے اتر کر پوری قوت سے چلایا، میرے رفیقوں، تم کہاں جا رہے ہو؟ ہمارا وطن بہت دور ہے۔ لیکن اس کی آواز جنگ کے مہیب ہنگاموں میں گم ہو کر رہ گئی۔ جنگ کے ابتدائی دور میں مرہٹوں کا پاسا بھاری معلوم ہوتا تھا۔ افغانوں کے میمنا اور قلب کے لشکر کی افراتفری پھیل چکی تھی، لیکن میسرہ کی افواج ابھی تک پوری طرح منظم تھی۔ نجیب الدولہ جوابی حملہ کر چکا تھا، اور اس کے ساتھ حافظ رحمت خان اور دوسرے روہیلیا سرداروں کی افواج پوری شدت کے ساتھ مرہٹوں پر دباؤ ڈال رہی تھی۔ نجیب الدولہ کے پیادہ سپاہی دشمن کی صفوں پر گولے پھینکتے، اور جب دشمن پیچھے ہٹتا تو نیزہ باز ٹوٹ پڑتے۔ معظم علی کی کمان میں 1000 روہیلیا سوار تھے، اور ان میں سے اکثر اکبر خان کے قبیلے سے تعلق رکھتے تھے۔ اس نے مرہٹہ لشکر کے میمنا پر حملہ کیا، اور چند منٹ کے اندر اندر جنگو جی سندھیا کی فوج کی کئی صفیں الٹ کر رکھ دی۔ اس کے بعد دوسرے روہیلیا سردار اور نجیب الدولہ کے چند دستے اس کے ساتھ جا ملے، اور انہوں نے مل کر پے در پے حملے کر کے دشمن کو پیچھے ہٹانا شروع کر دیا۔ सूरज निस्फ नहार पर पहुंच चुका था, लेकिन लड़ने वालों को गर्द गुबार के बादलों में उसके सिर्फ धुंधले से आसार नजर आते थे। जंग अब इस मरहले में दाखिल हो चुकी थी कि जब हर वक्त फरीकैन में से एक के मैदान छोड़कर भाग निकलने का इम्कान था, इस हंगामे महशर में जिस शख्स के चेहरे पर इस्तराब, घबराहट या परेशानी की कोई आसार न थे, वो अहमद शाह अब्दाली था। उसकी पेशानी पर अपने सिपाहियों के लिए फतह की बशारत लिखी हुई थी। मरहटे अपनी सारी कुव्वत मैदान में लगा चुके थे, लेकिन अहमद शाह अब्दाली के तरकश में एक आखिरी तीर भी बाकी न था। दोपहर के वक्त उसने अपनी महफूज फौज के उन 14,000 सवारों को मैदान में आने का हुक्म दिया, जिन्हें जंग शुरू होने से कबल मैदान से पीछे हटा दिया गया था। उसके साथ ही उन्होंने हर महाज से अपने जर्नीलों को फैसला कुन हमला करने का हुक्म दिया। अब गर्द गुबार की हालत थी कि जमीन और आसमान में तमीज करना मुश्किल था। अब्दाली के महफूज दस्ते उसके लश्कर के आकब से एक आंधी की तरह नमूदार हुए और दुश्मन के मैमना और मैसरा की सफ़ें चीरते हुए उसके अकब में जा पहुंचे। ताज़ा दम फौज के मैदान में आ जाने से महफूज फौज के दस्ते दुश्मन की सफ़ें रोनते हुए कभी एक तरफ और कभी दूसरी तरफ निकल जाते थे। 2:15 के करीब विश्वास राव गोली लगने से जख्मी हो गया। भाव ने दिल बर्दाश्ता होकर आखिरी बार पूरी शिद्दत के साथ हमला किया और बहादुरी से लड़ता हुआ मारा गया। सिपह सालार की मौत से मरहटों के हौसले पस्त हो गए और शाम के 4 बजे के करीब यकायक उनकी सारी फौज मैदान से भाग निकली। फातह की फौज ने उनका पीछा किया और मरहटा कैम की खंदक लाशों से भर दी। आफताब की वापसी निगाहें कोसों दूर तक मरहटों की तबाही का मंजर देख रही थीं। अब्दाली का लश्कर चांदनी रात में तुलुए सहर तक मरहटों का ताकुब करता रहा। अगली सुबह कैंप में पनाह लेने वाले बचे कुचे दस्तों पर भी यलगार की गई। विश्वास राव जख्मी होने के चंद घंटे बाद मर चुका था। मैदान से भागने वाली मरहटा फौज का ताकुब करने वाले सिर्फ अफगान, रोहिलिये, बलूच और मुगल ही न थे, बल्कि करीब और जवार के वो देहाती जिन पर मरहटों ने पानीपत में क्याम के दौरान में अनगिनत मजालिम किए थे, तलवारों, बर्छों और लाठियों से मुसल्लह होकर जगह जगह उन्हें मौत के घाट उतार रहे थे। मरहटों से अवाम की नफरत का यह आलम था कि देहात की औरतें उनका पीछा कर रही थीं। मरहटा कैम का माल गनीमत किसी बड़ी सल्तनत के खजानों से कम न था। जवाहरात, सोने और चांदी के अलावा हजारों बैलगाड़ियां, कोई 2 लाख मवेशी, हजारों घोड़े और ऊंट और 500 हाथी अफगानों के हाथ लगे। मरहटा फौज के बेशतर सरदार जंग में काम आ चुके थे। अगले दिन मरहटों के ताकुब से वापस आने वाले जर्नेल और बड़े अफसर अहमद शाह अब्दाली के सामने बारी बारी अपनी कारगुजारी की तफसीलात बयान कर रहे थे। दोपहर तक तकरीबन तमाम फौज कैंप में जमा हो चुकी थी, लेकिन मुअज्जम अली और उसकी कमान के चंद दस्ते लापता थे। अकबर खां और उसके दूसरे साथियों ने उसे रात के पिछले पहर हलकर के साथ फरार होने वाले सिपाहियों का ताकुब करते देखा था। गुरूब आफ्ताब से कुछ देर पहले जब अकबर खां उसकी तलाश में कैंप के अंदर कई चक्कर लगा चुका था और नजीबुद्दौला, हाफिज रहमत खां और दूसरे रोहिलिया सरदार उसे तसल्ली देने की कोशिश कर रहे थे। एक रोहिलिया सिपाही ने जुनूब मशरिक के उफक की तरफ इशारा करते हुए बुलंद आवाज में कहा, शायद वो आ रहे हैं। अकबर खां ने चौंक कर देखा और उसे दूर हद निगाह पर चंद सवार दिखाई दिए। उसने मुस्तरब होकर कहा, लेकिन वो घोड़ों पर थे, ये कोई और हैं। नजीबुद्दौला ने शफक्कत से उसके कंधे पर हाथ रखते हुए कहा, बेटा तुम्हें मायूस नहीं होना चाहिए, मुअज्जम अली जरूर आएगा। और अकबर खां अपने दिल में कह रहा था, उन्हें जरूर आना चाहिए, हमारी ये शानदार फतह उनके लिए थी। हमारी इस कामयाबी पर उनसे ज्यादा किसी और को खुश होने का हक नहीं। फिर वो अपने साथियों की तरफ मुतवज्जे होकर बोला, तुम तैयार रहो, हम उनकी तलाश में जा रहे हैं, मुझे यकीन है कि वो किसी जगह दुश्मन के घेरे में आ चुके हैं। नजीबुद्दौला ने कहा, दुश्मन में अब लड़ने की हिम्मत नहीं और इस वक्त किसी घोड़े में सवार का बोझ उठाने की ताकत नहीं रही, हम पैदल जाएंगे, अकबर खां ने कहा। नजीबुद्दौला ने जवाब दिया, अपने साथियों को थोड़ी देर आराम करने दो, अगर मुअज्जम अली शाम तक न आया तो हम चंद दस्ते उसकी तलाश में भेज देंगे। थकावट के बाइस अकबर खां के आज़ा शल हो चुके थे, वो कुछ कहे बगैर ज़मीन पर बैठ गया। थोड़ी देर बाद शुतुर सवार कैंप में दाखिल हो चुके थे। एक नौजवान भागता हुआ आया और उसने बुलंद आवाज में कहा, अकबर अकबर, मुअज्जम अली आ गए। कहाँ है वो? अकबर खान ने जल्दी से उठकर सवाल किया। नौजवान ने उसके जवाब में शतर सवारों की तरफ इशारा किया। अकबर खान भाग कर आगे बढ़ा। मुअज्जम अली एक ऊंट पर सवार था। उसका चेहरा गर्द गुबार से अटा हुआ था। उसकी कबा खून से रंगी हुई थी। उसकी गर्दन झुकी हुई थी और आंखें बंद थी। उसने ढीले हाथ से ऊंट की नकील पकड़ रखी थी। भाईजान, अकबर खान ने उसके हाथ से ऊंट की नकील पकड़ते हुए पूछा, आप ठीक है ना? आप जख्मी तो नहीं? मुअज्जम अली ने नीम बेहोशी की हालत में आंखें ऊपर उठाई और थकी हुई आवाज में कहा, मैं बिल्कुल ठीक हूँ। अकबर खान ने नकील खींचकर उसका ऊंट बिठा दिया और मुअज्जम अली नीचे उतर पड़ा। अकबर खान को उसकी आस्तीन पर ताजा खून के निशान दिखाई दिए। उसने घुटी हुई आवाज में कहा, भाईजान आप जख्मी हैं? मुअज्जम अली मुस्कुराया, ये मामूली खराश है। मुअज्जम अली तुम कहाँ थे? नजीबुद्दौला ने आगे बढ़ते हुए कहा, मैं बहुत दूर निकल गया था। मुअज्जम अली ने यह कहकर लड़खड़ाते हुए नजीबुद्दौला की तरफ चंद कदम उठाए, लेकिन अचानक उसकी ताकत जवाब दे गई और वह जमीन पर गिर पड़ा। अकबर, नजीबुद्दौला और हाफिज रहमत खान ने बैक वक्त आगे बढ़कर उसे उठाने की कोशिश की। एक सिपाही ने पानी की छागल उतार कर उसके मुंह में लगाई। मुअज्जम अली ने पानी के चंद घूंट हलक में उतारने के बाद कहा, आप लोगों को मुतलक परेशान नहीं होना चाहिए, मैं अभी ठीक हो जाऊंगा, मुझे थोड़ी देर आराम की जरूरत है। हाफिज रहमत खान ने उसकी आस्तीन फाड़कर बाजू का जख्म देखते हुए कहा, जख्म मामूली है, परेशानी की कोई बात नहीं। एक सिपाही ने अपना पटका फाड़कर बाजू बांध दिया और वो दोबारा जमीन पर लेट गया। नजीबुद्दौला ने कहा, इसे उठाकर मेरे खेमे में ले जाओ। नहीं, मुअज्जम अली ने नहीं आवाज में जवाब दिया, मुझे थोड़ी देर यहीं रहने दीजिए। चंद सानिये बाद मुअज्जम अली गहरी नींद सो रहा था। उसके साथी भी अब ऊँटों से उतरकर उसके गिर्द जमा हो चुके थे। एक नौजवान नजीबुद्दौला को बता रहा था, हमने 40 मील तक दुश्मन का पीछा किया था। हमारे घोड़े दम तोड़ चुके तो हमने पैदल उनका पीछा किया। ये ऊँट हमने मरहटों से छीने थे और हमारे 50 और साथी पैदल वापस आ रहे हैं। थोड़ी देर बाद अहमद शाह अब्दाली अपने चंद जर्नेलों के साथ पड़ाव में गश्त करता हुआ इधर आ निकला। ये कौन है? उसने मुअज्जम अली के करीब पहुंचकर सवाल किया। नजीबुद्दौला ने जवाब दिया, आली जा, ये मुअज्जम अली खां है और ये अभी मरहटों के ताकुब से वापस आया है। इसके जख्म ज्यादा खतरनाक तो नहीं? नहीं आली जा, ये बहुत थक गया है। शाह वली खां ने कहा, मैं इसे मैदान में कई बार देख चुका हूँ और अगर ये अब तक दुश्मन का पीछा कर रहा था तो इसका जिंदा रहना मौजदा है। अब्दाली ने कहा, यहाँ सर्दी है, इसे खेमे के अंदर ले जाओ। अकबर खान ने मुअज्जम अली का बाजू पकड़कर हिलाया। उसने आंखें खोली, अपने सामने अब्दाली को देखकर उठा और बाद अब खड़ा हो गया। अब्दाली ने उसके खून आलूद कपड़े की तरफ इशारा करते हुए कहा, अब जंग खत्म हो चुकी है और तुम्हें इससे बेहतर लिबास की जरूरत है। फिर उसने अपने एक अफसर की तरफ देखा और कहा, जाओ इसे मेरा लिबास ला दो। चंद दिन बाद अहमद शाह अब्दाली की फौज दिल्ली का रुख कर रही थी। पानीपत की शिकस्त मरहटा तारीख की एक मुकम्मल शिकस्त थी। हलकर, दामाजी गेलवार, नारद शंकर, महादेव जी सिंधिया और नाना फरनवीस के सिवा तमाम बड़े बड़े मरहटा सरदार मारे जा चुके थे। इब्राहिम गारदी, जिसे मुसलमानों का बदतरीन गद्दार समझा जाता था, गिरफ्तार होने के बाद कत्ल किया गया। शमशेर बहादुर और अंताजी मंगेशवर, जो जख्मी होकर भागे थे, रास्ते में मर गए। मरहटों के अजीम फौज में से सिर्फ एक चौथाई सिपाही ऐसे थे जिन्हें दोबारा अपना वतन देखना नसीब हुआ। अहमद शाह अब्दाली को भी इस फतह के लिए भारी कीमत अदा करनी पड़ी, लेकिन वो अजीम मकसद जिसके लिए ये जंग लड़ी गई थी पूरा हो चुका था। शिमाली हिंद में पांव फैलाने के मुतालिक मरहटों के अजाइम हमेशा के लिए खाक में मिल चुके थे।